सुके हासे मोहन लायो के गरयो कसरी भन्नु तिमी मलाई मन पर्यो सुस्तारी तिम्रै पिराती भित्रै सुस्तारी तिम्रै पिराती भित्रै हराई सके मैले पनि त तिमीलाई मन पराई सके ला ला आकाशलाई छानो बनाई हामी रमाउला धरतीमा आकाशलाई छानो बनाई हामी रमाउला धरतीमा जुन तारा साक्षी सारा हाम्रो माया र प्रीतिमा जुन तारा साक्षी सारा हाम्रो माया र प्रीतिमा मुसुकै हाँस्यो मोहनलायो के गर्यो कसरी भन्नु तिमी मलाई La la la.